रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, नगर स्तरीय टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम, कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा गणतन्त्र दिवसको अवसरमा बुधबार आयोजित सरसफाई कार्यक्रममा उत्कृष्ट ठहरिएका नगरका 13 टोल विकास संस्थालाई सम्मान गरिएको थियो। नगरमा रहेका 192 टोल विकास संस्था मध्येबाट उत्कृष्ट भएका 3 टोल विकास संस्थालाई सम्मान गरिएको हो। रत्नगर 1 को श्रीरामपुर टोल विकास संस्था, 2 को हाईस्कुल रोड, 3 को जलदेवी, 4 को कुमलटार, 5 को ब्रह्मस्थान, 6 को शीतल, 7 को प्रगति टोल, 8 को शुभ प्रभात, 9 को शांति कुंज, 10 को प्राणनाथ, 11 को कंचन, 12 को अमेलिया र 13 को दराई टोल विकास संस्थालाई सम्मान गरिएको नगर स्तरीय टोल विकास संस्था समन्वय समिति रत्नगरका सचिव प्रताप डल्लाकोटीले जानकारी दिनुभयो। नगरपालिकाका सूचना प्रमुख लीलानाथ अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रम अघि नेपाल उच्च माविको मूलगेटदेखि नगरपालिकाको कार्यालयसम्म प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि नगरवासीको सहभागिता रहेको थियो। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले देशका विभिन्न कारागारमा सजाय भोगिरहेका 155 जनाको बाँकी कैद विनाह गर्नुभएको छ। नेपालको अन्तरिम संविधान 2063 धारा 151 बमोजिमा राष्ट्रपतिले उनीहरूलाई कारागार मुक्त गर्न मन्त्री परिषदले गरेको सिफारिस सदर गर्नुभएको हो। मन्त्री परिषदको गैराती अबेर प्रधानमन्त्री निवासमा भएको बैठकले असल चालचलन एवं व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो। हिजो राति गृह मन्त्रालयले राष्ट्रपति समक्ष उक्त सिफारिस प्रस्तुत गरेको हो। मन्त्री परिषदको हिजो बसेको बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानपदी प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाले जसरी भए पनि सरकारमा बसिरहने प्रविधिबाट आफू टाढै रहेको बताउनु भएको छ। नेपाल बार एसोसिएसनको विशेष संवैधानिक सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले काम गर्न नसके सरकारमा बसिरहनुको औचित्य नरहेकोतर्फ सङ्केत गर्नुभएको हो। कोइरालाले संहिताका विषयमा दलहरूबीच एक खालको सहमति भइसकेकाले सहमतिमा टुङ्ग्याउनेतर्फ जोड दिने र त्यसो हुन नसके संविधान सभाबाट टुङ्गो लगाइने बताउनुभयो। उहाँले भन्नुभयो, संहिताको जटिल विषय हो, यसबारेमा दलहरूबीच मोटामोटी सहमति भएको छ, तर सकेसम्म सहमतिमै टुङ्ग्याउनु पर्नेमा जोड रहन्छ, त्यसो हुन नसके संविधान सभाबाट टुङ्गो लगाउँछौँ। उहाँले संहिताको विषय संविधान सभाबाट पनि टुङ्गो नलाग्ने फ्रेस म्यान्डेटका लागि जनतामा लैजान सकिने बताउनुभयो। प्रधानमन्त्री कोइरालाले मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा लैजाँदा प्रधानमन्त्री तानासा हुन सक्ने भएकाले कङ्ग्रेसले त्यस्तो रिक्स लिन नसकेको स्पष्ट पार्नुभयो। कोइरालाले सरकार जेठमै स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा एकमत हुँदा पनि यी माओवादीका कारण चुनाव हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले जेठमै स्थानीय निकायको निर्वाचन गराउनुपर्छ भनेका हौँ, त्यो तयारी सरकारले गरिरहेको थियो, तर ए माओवादी अध्यक्ष प्रचण्डले अहिले नै स्थानीय निकायको चुनावमा जाँदा संविधान निर्माणमा अवरोध हुन्छ भन्नुभयो, त्यसैले चुनाव केही पछाडि सारेका हुँ। कोइरालाले आउँदो कार्तिक मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो। प्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकार स्थानीय निकायको चुनाव गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 2 क्षेत्रीय कमिटीले सत्याग्रहका बेला जेल परेकाहरूको सम्मानमा आशा आयु नागरिकको कार्यक्रममा उप प्रधानमन्त्री सिंहले विधि प्रक्रिया पूरा गरेर चुनाव गर्नुपर्ने भएकाले त्यसै अनुसार सरकार तल्लीन रहेको बताउनुभयो। स्थानीय निकायको चुनाव गराउन 2055 ऐनको दफा संशोधन गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको उहाँको भनाइ छ। मन्त्री सिंहले भोलिदेखि सुरु हुने बजेट सेसनमा यो सो विधेयक पेश हुने र विधेयक पारित भएपछि चुनावको मिति घोषणा गरिने बताउनुभयो। उहाँले संविधान लेखन पनि प्रभावित नहुने गरी स्थानीय निकायको चुनाव पनि गर्नुपर्नेमा जोड दिनुभयो। लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेकाले विकास निर्माणको काम हुन नसकेको उल्लेख गर्दै मन्त्री सिंहले चुनाव आवश्यक रहेको बताउनुभयो। बाहिर आए जस्तो सरकारले काम गर्न नसकेको भन्ने भनाइको खण्ड खण्डन गर्दै मन्त्री सिंहले अघिल्ला सरकारले गर्न नसकेका महत्वपूर्ण कामहरू अहिलेको सरकारले गरेको दावी गर्नुभयो। सबै दललाई चित्त बुझाएर अघि बढ्नुपर्ने भएकाले केही काममा सुस्तता आएको जस्तो महसुस गरेको मात्रै बताउनुभयो। सरकार संविधान सभाभित्र र बाहिर रहेका दलहरूलाई मिलाएर अघि बढ्ने प्रयत्नमा रहेको बताउनुभयो। मन्त्री सिंहले जनताले चाहेको लोकतान्त्रिक संविधान तोकिएकै मितिमा बन्ने पनि दावी गर्नुभयो। 2062-63 को जनआन्दोलन र राजतन्त्र समाप्त गर्न दलहरू एकजुट भएर लागे जस्तै संविधान निर्माण र गणतन्त्र स्थापना पनि एक हुनुपर्नेमा जोड दिनुभयो। सो अवसरमा मन्त्री सिंहले आसन्न संविधान सभा उपनिर्वाचन अन्तर्गत क्षेत्र नम्बर 4 कंग्रेसलाई विजयी बनाउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सभासद शेषनाथ अधिकारी, पूर्व सभासद 2 एकनाथ राणा भट्ट, सावित्री बोगटी, कंग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङ, महासमिति सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तीर्थ खनिया, जिल्ला सचिव 2 जितनारायण श्रेष्ठ र सुनिल श्रेष्ठ, पूर्व जिल्ला सभापति त्रिलोचन निर्मल पौडेल, पूर्व जिल्ला सभापति एवं संविधान सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर 4 उम्मेद्वार रामकृष्ण घिमिरे, नेपाल ट्रेन युनियन चितवनका पूर्व उपाध्यक्ष भरत कनाल, कंग्रेस नगर सभापति रूपन राज घिमिरे, क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र प्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सत्याग्रहका बेला जेल सजाय भोगेका 75 जनालाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रम क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश राम कुमार प्रसाद शाहले राजनैतिक दलहरूले अदालतलाई प्रयोगको वस्तु बनाएको टिप्पणी गर्नुभएको छ। नेपाल बार एसोसिएसनको आयोजनामा आजबाट राजधानीमा सुरु भएको विशेष संवैधानिक सम्मेलनमा शाहले आफ्नो अनुकूलता र प्रतिकूलतालाई हेरेर न्यायपालिकाबारे सोच नबनाउन समेत संविधान सभालाई आग्रह गर्नुभयो। स्कुले जीवनमा मोनिटरले फुलको बिरुवा रोप्ने क्रममा ठाउँ परिवर्तन गर्दा गर्दै बोट मरेको कथा सुनाउँदै उहाँले भन्नुभयो, न्यायपालिका यस्तो संस्था हो, यसमा प्रयोग गर्दा गर्दा न्यायपालिकाको अस्मिता र अस्तित्व अन्त्य हुने गरी कुनै प्रकारको व्यवस्था नगर्नुहोला। भारतमा संविधान बनाउने क्रममा अङ्ग्रेजको शासन व्यवस्थामा भएको अदालतको संरचनामा कुनै परिवर्तन नगरेको उदाहरण दिँदै उहाँले न्यायपालिकाको जगलाई हल्लाउने काम नगर्न आग्रह गर्नुभयो। संविधान अभिलेख अध्ययन तथा निकोल समितिले तत्कालीन राज्यको पुनर्संरचना राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएका सहमतिको निकोल सम्बन्धी प्रतिवेदन संविधान सभामा पेश गरेको छ। समितिका सभापति विष्णु पौडेलले सहमति र विवादको विषय निकोल गरी प्रतिवेदन संविधान सभाको पूर्ण बैठकमा पेश गर्नुभएको हो। प्रतिवेदन पेश गर्दै सभापति पौडेलले राज्य पुनर्संरचनाको विवादकै कारणले अघिल्लो संविधान सभा असफल हुन पुगेको स्मरण गर्दै अब असहमतिलाई सहमतिमा बदल्ने र अघिल्लो संविधान सभामा भएको सहमतिलाई सकार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। राप्रपा नेपालले विश्वबन्धु थापा र केशर बहादुर विष्टलाई वरिष्ठ नेता बनाएको छ। नवनिर्वाचित केन्द्रीय समितिको बैठकले थापा र विष्टलाई वरिष्ठ नेता नियुक्त गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले उपचुनावका लागि कैलालीमा चन्द्रबहादुर गुरुङ, बर्दियामा धवलशमशेर राणा, चितवनमा राजाराम श्रेष्ठ र काठमाडौँमा सुशील श्रेष्ठलाई कमान्डर तोकेको छ। गर्मी मौसममा पानी र खानेकुराको स्वच्छतामा ध्यान नदिँदा झाडापखला, जन्डिस, हैजा जस्ता समस्या देखिने भएकाले विशेष सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। गर्मी लागेसँगै दूषित पानी र खानेकुरा नखान सञ्चार माध्यम मार्फत र प्रत्यक्ष रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि चासो नदिँदा बिरामीको संख्या बढ्दै गएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुनाएको छ। विराटनगरमा जन्डिसका कारण 12 जनाको र रौतहटको गैंडाटारमा हैजाका कारण 2 जनाको ज्यान गइसकेको छ। अरू ठाउँमा त्यस्तो समस्या नदेखिए पनि जोखिम भने रहेकाले सचेत रहन महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनेले सुझाव दिनुभयो। एकपल्ट उपचार गराएर फर्किएका बिरामीले खाना र पानीको सफाइमा ध्यान नदिँदा फेरि समस्या बल्छिने गरेको उहाँले जानकारी दिनुभयो। गर्मीमा पानीको अभाव हुनेर भएका पानीका स्रोतहरू पनि दूषित हुँदा त्यस्तो पानी प्रयोग गर्नुपर्ने बाध्यताका कारण झाडापखला, जन्डिस जस्ता समस्या बढी देखिने गरेको छ। खुल्ला रूपमा बेच्न राखेका खानेकुरा सफा र स्वस्थ नहुँदा धारमा आउने खाने पानी पनि शुद्ध नहुँदा रोगको जोखिम बढ्दो रूपमा रहेको चिकित्सकहरूले बताएका छन्। पानी उमालेर खाने बासे तथा सडेगलेका खाना नखाने, तरकारी तथा फलफूल सफा पानीले पखालेर मात्रै खाने, खुल्ला रूपमा बेच्न राखिएका खानेकुरा नखाने जस्ता सुरक्षाका उपाय अपनाए बिरामी पर्नबाट बस्न सकिने विज्ञको सुझाव छ। यस वर्ष समयमै मनसुन सुरु हुने मौसमविदहरूले अनुमान गरेका छन्। हिउँदे वर्षा पनि पर्याप्त भएको र प्री मनसुन पनि सक्रिय भएकाले समयमा मनसुन सुरु हुने सङ्केत देखेको मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो। अहिले नै भन्न नसके पनि मौसमी अवस्था हेर्दा समयमा मनसुन सुरु हुने सङ्केत देखेको उहाँले बताउनुभयो। नेपालमा सामान्यतया जुन 10 मनसुन सुरु हुन्छ, त्यसैले अबको 2 हप्ताभित्र मनसुन सुरु हुने सम्भावना छ। यसैबीच केही दिनदेखि सक्रिय भएको प्री मनसुन बुधबारदेखि कमजोर भएको छ। सुदूरपूर्व र सुदूरपश्चिममा केही ठाउँमा हल्का पानी परे पनि अरू क्षेत्रमा सामान्य बदली मात्र हुने महाशाखाले जनाएको छ। यद्यपि अहिले चितवन लगायत आसपासका क्षेत्रमा भने हल्का पानी परिरहेको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालले कस्तो आशा गर्न सकिएला? ए, अनावश्यक हस्तक्षेप कम होला, बे जुन जोगी आए पनि कानै छिरेको हो, र सी समय नै कुरो होला, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए, अनावश्यक हस्तक्षेप कम होला भन्नेमा 25%, बे जुन जोगी आए पनि कानै छिरेको हो भन्नेमा 33%, सी समय नै कुर्नु पर्ला भन्नेमा 42%। मत व्यक्त तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, गणतन्त्र आएपछि तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? ए, बिस्तारै अनुभूति हुँदैछ, बी गणतन्त्रको ग पनि आएको महसुस भएको छैन, सी गणतन्त्र भन्दा राजतन्त्रै ठिक। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिरग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63-63, मोबाइल नंबर 98-550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि दिनभर घाम लागे तापनि बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। विदेशका समाचार, इराकको एक मस्जिदमा आत्मघाती बम विस्फोट गराइँदा 14 धर्मावलम्बी मारिएका छन्। राजधानी बगदादको सोरजा बजारमा रहेको मस्जिदमा विस्फोटक पदार्थले भरिएको पेटी लगाई विस्फोट गराउँदा 26 घाइते भएका छन्। मारिनेमा महिला र केटाकेटीको सङ्ख्या बढी छ। घटनाको जिम्मेवारी कसैले नलिए पनि सुन्नी समुदायको हात रहेको हुन सक्ने अनुमान गरिएको छ। औतासिनले अमेरिकामाथि आफ्ना प्रमुख नेता र प्रमुख संस्थाहरूको जासुसी गरेको आरोप लगाएको छ। चिनिया सरकारी एजेन्सीद्वारा जारी एक रिपोर्टमा अमेरिकी जासुसीको प्रमुख निशाना चिन रहेको देखाइएको छ। अमेरिकाले चिनको सरकारी कार्यालय व्यवसायमा सम्बन्ध व्यक्ति र मोबाइल फोन प्रयोगकर्ताहरूको विशेष निगरानी गर्ने गरेको रिपोर्टमा उल्लेख छ। अमेरिकाको सो कार्यालय चिनले लाज मर्दो र मानवाधिकारको खुल्ला उल्लङ्घन भएको बताएको छ। गत हप्ता मात्र अमेरिकाले चिनका 5 अधिकारीमाथि साइबर जासुसीको आरोप लगाएको थियो। खेल समाचार एनपिएल 2020 क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। जेठ 21 गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा विशाल ग्रोभ वारियन्स र कलर्स एक्स फ्याक्टर भिन्नेछन्। प्रतियोगितामा 6 टोली सहभागी छन् भने लिग चरणमा शीर्ष 4 स्थानमा रहने टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल भने जेठ 31 गते हुनेछ। सबै खेल किर्तिपुरको त्रिवे मैदानमा सञ्चालन गरिने आयोजक जोहरा स्पोर्ट म्यानेजमेन्टले सुनाएको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। गणतन्त्र आएको लामो समय भए पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो। सरकारमा बसिरहने प्रवृत्तिबाट आफू टाढे रहेको प्रधानमन्त्री कोइरालाको स्पष्टोक्ति। ए माओवादीका कारण जेठमा स्थानीय चुनाव हुन नसकेको भनाई। सरकार स्थानीय निकायको चुनाव गराउन प्रतिबद्ध रहेको उप प्रधानमन्त्री सिंहको भनाई। तोकिएको मितिमा लोकतान्त्रिक संविधान आउने दावी। इराकको एक मस्जिदमा भएको बम विस्फोटमा 14 जनाको मृत्यु। अमेरिकामाथि आफ्ना प्रमुख नेता र प्रमुख संस्थाहरूको जासुसी गरेको चीनको आरोप। र एनपिएल 2020 क्रिकेटको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा जेठ 21 गते विशाल ग्रुप वारियर्स र कलश एक्स फ्याक्टर भिन्ने। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा हुन्छौँ। नमस्कार।